سورة نساء. بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة. شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور نہایت رحم فرمانے والا ہے. اے لوگو، اپنے پروردگار سے ڈرو جس نے تمہیں ایک جان سے پیدا کیا اور اسی سے اس کی بیوی کو پیدا کر کے ان دونوں میں سے بہت سے مرد اور عورتیں پھیلا دیں. اس اللہ سے ڈرو جس کے نام پر ایک دوسرے سے مانگتے ہو اور رشتے ناطے توڑنے سے بھی بچو. بے شک اللہ تعالیٰ تم پر نگہبان ہے. اور یتیموں کو ان کے مال دے دو، اور پاک اور حلال چیز کے بدلے ناپاک اور حرام چیز نہ لو، اور اپنے مالوں کے ساتھ ان کے مال ملا کر نہ کھا جایا کرو. بے شک یہ بہت بڑا گناہ ہے. اگر تمہیں ڈر ہو کہ یتیم لڑکیوں سے نکاح کر کے تم انصاف نہ کر سکو گے، تو اور عورتوں میں سے جو بھی تمہیں اچھی لگیں تم ان سے نکاح کر لو، دو دو، تین تین، چار چار سے. لیکن اگر تمہیں برابری نہ کر سکنے کا خوف ہو تو ایک ہی کافی ہے. یا تمہاری ملکیت کی لونڈی، یہ زیادہ قریب ہے ایسا کرنے سے اور نا انصاف ایسا کرنے سے ناانصافی، اور ایک طرف جھک پڑنے سے بچ جاؤ. وَآتُوا النِّسَاءَ صَدُقَاتِهِنَّ نِحْلًا، اور عورتوں کو ان کے مہر راضی خوشی دے دو. ہاں اگر وہ خود اپنی خوشی سے کچھ مہر چھوڑ دیں تو اسے شوق سے خوش ہو کر کھاؤ پیو. یہ تھی آیت نمبر 1 سے 4 سورۃ نساء. اس کا عنوان ہے انسانوں کے معاملے کو اللہ کا معاملہ سمجھو. حقیقت یہ ہے کہ اللہ تعالیٰ نے ہم سب کو دنیا میں پیدا کیا، تقسیم مرد اور عورت کی گئی جو ضرورت کا تقاضا تھا، اور اسی ضرورت کو پورا کرنے کے لیے عورت اور مرد کے مختلف رول ڈیفائن کیے. ہر دور میں عورت کے حقوق پہ بہت بات کی جاتی ہے، لیکن حقیقت یہ ہے کہ اسلام نے عورت کو جو حق دیا اس کی بنیاد اگر دیکھا جائے تو نکاح کی صورت میں پڑتی ہے. ان 4 آیات میں اللہ تعالیٰ نے جتنے بھی حقوق کا تذکرہ فرمایا اس میں سے اکثریت جو ہے عورتوں کے حقوق سے ہیں. اللہ تعالیٰ انسان سے کیا چاہتا ہے کہ انسان دنیا میں ایک دوسرے کو انسان سمجھے اور سب مل جل کر ایک خاندان کی طرح انصاف اور خیر خواہی کے ساتھ رہیں. اور جب انسان کا تعلق خون کے رشتوں کے ساتھ جڑے تو اس میں تو ذمہ داری اور زیادہ بڑھ جاتی ہے. لیکن بعض دفعہ انسان اپنی ذاتی زندگی کو بنیاد بناتے ہوئے اپنے خون کے رشتوں کو کاٹنے لگتے ہیں. ایسے وقت میں لوگ یہ سوچتے ہیں کہ ہم نے اگر کسی انسان کا حق نہ دیا تو یہ ہمارا اس انسان کے ساتھ معاملہ ہے. لیکن حقیقت یہ ہے کہ یہ معاملہ انسان کا انسان سے نہیں، انسان کا رب سے ہو جاتا ہے. اگر یہ اصول جو ان آیتوں کا ٹاپک ہم نے بنایا، اگر ہم اس کو اپنی زندگی کا کوڈ ورڈ بنا لیں کہ انسانوں کے معاملے کو رب کا معاملہ سمجھو، دنیا میں کسی کے ساتھ ظلم نہیں کر پائیں گے، کسی کے ساتھ زیادتی کر ہی نہیں سکیں گے، اس لیے کہ اللہ کی ذات جو بندے کے ساتھ اتنی قریب ہے کہ اس کے شاہ رخ کے سے بھی قریب ہے. بعض دفعہ انسانوں کے ساتھ معاملہ کرتے ہوئے ہم یہ سوچتے ہیں کہ فلاں کیا کرے گا. مثلاً مرد جب اپنی بیوی سے معاملہ کرے تو کہے یہ کہاں بولے گی، اس کی کہاں جرت ہے بولنے کی. اگر کوئی امیر کسی غریب سے بات کرے تو کہو یہ کون ہوتا ہے میرے آگے بولنے والا. لیکن جس کو یہ پتہ چل جائے کہ میں اس رب کی پکڑ میں ہوں جو مجھ سے بہت بڑا ہے، تو ایسا شخص پھر زندگی میں انشاءاللہ ایسے کام کرے گا جو اللہ تعالیٰ کی طرف آئیں گے. اسی چیز کو کہ رشتہ داروں کے ساتھ تعلق اچھا کیا جائے، قرآن پاک میں اور حدیث میں اس کو صلہ رحمی کہا جاتا ہے. اور اللہ تعالیٰ نے اس کو اتنا اہم سمجھا کہ فرمایا کہ جو رحم کو جوڑے گا میں اس کو جوڑوں گا، جو رحم کو کاٹے گا میں اس کو کاٹوں گا. اس سے پتہ چلتا ہے کہ اللہ سے تعلق کا امتحان بندوں سے تعلق کے معاملے میں لیا جاتا ہے. وہی شخص اللہ سے ڈرنے والا ہے جو بندوں کے حقوق کے معاملے میں بھی اللہ سے ڈرے، اور وہی شخص اللہ سے محبت کرنے والا ہے جو بندوں کے ساتھ محبت میں اس کا ثبوت دے. یہی بات انسانی تعلقات میں بھی مطلوب ہے، اور خاندان کے تعلق میں تو یور بہت زیادہ. بعض دفعہ ہم یہ بہت خوش فہمی کا شکار ہوتے ہیں کہ ہمارا تعلق باللہ بڑا مضبوط ہے، اور نماز، روزے اور قرآن پاک کے پڑھنے کے بعد ہم اللہ کا قرب بھی محسوس کرتے ہیں. لیکن یہ جملہ ہائی لائٹ کر کے لکھے گا کہ اللہ سے تعلق کا اظہار بندوں کے معاملات کے ساتھ ہے. اس کا تذکرہ انشاءاللہ آگے بھی آنے والا ہے. وَلَا تُؤْتُوا السُّفَهَاءَ أَمْوَالَكُمُ الَّتِي جَعَلَ اللَّهُ لَكُمْ قِيَامًا وَارْزُقُوهُمْ فِيهَا. بے عقل لوگوں کو اپنا مال نہ دے دو جس مال کو اللہ تعالیٰ نے تمہاری گزران کے قائم رکھنے کا ذریعہ بنایا ہے، ہاں انہیں اس مال میں سے کھلاؤ پلاؤ پہناؤ اڑاؤ، اور انہیں معقولیت سے نرم بات کہو، اور یتیموں کو ان کے بالغ ہو جانے تک سدھارتے اور آزماتے رہو، پھر اگر ان میں تم ہوشیاری اور حسن تدبیر پاؤ تو انہیں ان کے مال سونپ دو، اور ان کے بڑے ہو جانے کے ڈر سے ان کے مالوں کو جلدی جلدی فضول خرچیوں میں تباہ نہ کر دو۔ مالداروں کو چاہیے کہ ان کے مال سے بچتے رہیں، ہاں مسکین محتاج ہو تو دستور کے مطابق واجبی طور پر کھا لے، واجبی طور سے کھا لے، پھر جب انہیں ان کے مال سونپو تو گواہ بنا لو، دراصل حساب لینے والا اللہ تعالیٰ ہی کافی ہے۔ للرجال نصیب مما ترک الوالدان والاقربون، ماں باپ اور خویش و اقارب، ماں باپ اور رشتہ داروں کے ترکے میں مردوں کا حصہ بھی ہے اور عورتوں کا بھی۔ جو مال ماں باپ اور رشتہ دار چھوڑ مریں، خواہ وہ مال کم ہو یا زیادہ ہو، اس میں سے حصہ مقرر کیا گیا ہے، اور جب تقسیم کے وقت قرابت دار اور یتیم اور مسکین آ جائیں تو تم اس سے تھوڑا بہت انہیں بھی دے دو، اور ان سے نرمی سے بات کرو، اور چاہیے کہ اس بات سے ڈریں کہ اگر وہ خود اپنے پیچھے ننھے ننھے نہ تمام بچے چھوڑ جاتے ہیں جن کے ضائع ہو جانے کا اندیشہ رہتا ہے تو ان کی چاہت کیا ہوتی، بس اللہ سے ڈر کر جچی تلی بات کہا کریں۔ ان الذین یاکلون اموال الیتامی ظلما، جو لوگ ناحق ظلم سے یتیموں کا مال کھا جاتے ہیں وہ اپنے پیٹ میں آگ ہی بھر رہے ہیں، اور ان قریب وہ دوزخ میں جائیں گے۔ یہ تھی آیت نمبر 5 سے 10، اس کا عنوان ہے مال نہ عیش کے لیے ہے نہ اظہار فخر کے لیے، بلکہ زندگی کے قائم رہنے کے لیے۔ مال کے بارے میں ہمیشہ ہی لوگ پریشان رہے کہ کیا اسلام مال کا دشمن ہے، اور کیا مال کمانے کے لیے انسان کو اسلام اور اسلام کی تعلیمات چھوڑنی پڑتی ہیں۔ تو بات یہ ہے کہ مال کا دشمن نہیں، اللہ تعالیٰ نے ان آیات میں یہ نظریہ بتا دیا کہ ایک انسان کا مال نہ تو اس لیے اس کو ملا کہ وہ اسے عیش کرے، اور نہ اس پہ فخر کر کے لوگوں کا جینا دشوار کر دے۔ اصل بات کیا ہے کہ مال کسی کے دنیا میں قائم رہنے، اس کے قیام اور اس کی بقا کا سامان ہے۔ اگر کسی کے پاس مال نہیں تو وہ کیسے جیے گا؟ مال ایسے ہی ہے۔ میں آپ کو ایک چھوٹی سی مثال دینا چاہوں گی، انشاءاللہ تعالیٰ آپ لوگ اس سے سمجھ سکیں گے، کہ جیسے کشتی ہے، آپ اس کشتی کو کہاں چلائیں گے؟ پانی میں چلائیں گے نا، خشکی میں نہیں چلے گی۔ کشتی کے لیے جس طرح پانی لازمی ہے نا، اسی طرح آخرت کی کشتی کو چلانے کے لیے دنیا کا مال پانی کی حیثیت رکھتا ہے۔ اللہ تعالیٰ نے ہمیں مال کیوں دیے؟ تاکہ اس میں ہم اپنی دنیا کی کشتیاں بھی چلاتے رہیں، اور اسی کشتی کو اور بڑھا کے صرف اس دنیا تک نہ رکھیں بلکہ آخرت کی طرف لے جائیں۔ لیکن جب وہی پانی ضرورت سے زیادہ ہو جاتا ہے تو کیا ہوتا ہے؟ وہ اسی کشتی کے اندر آ جاتا ہے اور وہ کشتی ڈوب جاتی ہے۔ یہ ہے مال کا فلسفہ۔ مال کی محبت دل سے باہر رہے، مال ہاتھوں میں رہتا ہے تو انسان کے لیے قیم قیام رہنے کا ذریعہ ہے، لیکن جب وہی مال دل کے اندر آنے لگتا ہے تو وہ دل کی کشتیوں کو ڈبو دیتا ہے۔ مال کا مقام ہاتھ ہے، ایک ہاتھ سے دو، ایک سے لو۔ مال کو کبھی جمع کر کے نہ رکھو، سوائے اس کے کہ کوئی ایسی مجبوری کا خطرہ ہو کہ جس کو تم بعد میں کسی کے آگے ہاتھ پھیلانے کا اپنے آپ کو رسوا نہ کر سکو۔ اس کے علاوہ مال جو ہے، اللہ سبحانہ تعالیٰ نے انسان کے لیے ایک ضرورت کی چیز بنائی ہے۔ مال اپنی جگہ سے برا نہیں، اور مال اپنی جگہ پہ اچھا نہیں۔ اصل چیز ہے کہ اس مال کا آپ استعمال کہاں کرتے ہیں۔ کسی کے ہاتھ میں ایک چھری تھما دی جائے، وہ اس چھری کے ساتھ کسی کا گلا کاٹ دے، یا پھر وہ اسی چھری کے ساتھ کوئی سبزی کاٹ کے اپنے یہ سب کھانا بنا لے، یہ تو سراسر اس بندے پہ ڈیپینڈ کرتا ہے کہ اس نے اس چھری کا کیا استعمال کیا۔ تو لہٰذا مال کو برا کہنا اصل میں اسلام کے نقطۂ نظر کو نہ سمجھنے کے برابر ہے۔ ہاں صرف مال کے لیے دنیا میں رہنا یا مال کو ہی خدا بنا لینا، پھر یہ وہ چیز جو ہے وہ درست نہیں۔ ایسے ہی لوگ پھر اللہ تعالیٰ کے اس نظام میں فساد ڈالنے والے ہوتے ہیں۔ ان آیات میں یتیموں کی بات ہوئی۔ یتیم کسی بھی معاشرے کا ایک پسا ہوا اور دبا ہوا طبقہ ہوتا ہے۔ ایسے شخص کے اوپر ظلم کرنا بہت آسان ہوتا ہے کیونکہ اس کے پیچھے کوئی بھی نہیں ہوتا، لیکن جس کو پیچھے اللہ کی ذات دکھے گی وہ کبھی بھی کسی کے ساتھ ایسا معاملہ نہیں کرے گا کہ کل قیامت کے دن ایک کے بدلے میں 100 لینے پڑے۔ اور دنیا میں بعض دفعہ انسان غریبوں کا حق مال کے، کمزوروں کا حق مار کے خوشی محسوس کرتا ہے اور اپنے آپ کو ہوشیار سمجھتا ہے. لیکن اللہ تعالیٰ نے ان آیات میں کہا کہ دیکھو تم آج اگر کسی کا مال کھا لیتے ہو تو گویا کہ تم نے آگ کو اپنے پیٹ میں ڈال دیا. تو بات یہ ہے کہ جو بندہ اس دنیا کے لیے جیتا ہے, جس کی زندگی صرف اس دنیا کے نقشے کو دکھاتی ہے, وہ تو جتنا مرضی ناحق کر لے, کسی کے اوپر ظلم کرے مال کے معاملے میں یا تعلقات کے معاملے میں, لیکن جو بندہ ایک بڑا معیار دیکھ لیتا ہے اور وہ ہے آخرت کا آئینہ, اور یہ کہاں دکھتا ہے, یہ تقویٰ ہے. آپ کہہ سکتے ہیں کہ قرآن پاک ایک میگنیفائنگ گلاس ہے, تقویٰ اندر کی روشنی کا نام ہے. جب قرآن پاک پڑھتے ہیں تو آپ کو چھوٹی چھوٹی چیزیں بڑی بڑی ہو کے دکھتی ہیں. میگنیفائنگ سمجھ گئے ہوں گے کہ جس میں چیز اپنے اصل سے بڑی دکھتی ہے, وہ چیزیں جو دنیا کی چھوٹی چھوٹی چیزیں ہم اس پہ مر مٹتے ہیں نا, جب اس کو آپ بڑے کر کے دیکھیں تو آپ کو اس میں کتنے جرمز دکھیں گے, اس میں کتنے نقص دکھیں گے. کبھی آپ نے اپنا چہرہ کسی میگنیفائنگ گلاس میں دیکھا ہو؟ میرا خیال ہے آپ 2-3 منٹ سے زیادہ نہیں دیکھ سکتے, الا یہ کہ آپ کی کوئی مجبوری ہو. ہم چھوٹے آئینے میں اپنے آپ کو دیکھتے ہیں تو ہم کہتے ہیں ہم کتنے حسین لگ رہے ہیں, لیکن جب ہم بڑے آئینے میں دیکھتے ہیں تو ہمارے چہرے پہ کتنے داغ ہیں. یہی کیفیت ہے دنیا کے اندر اس قرآن کے آئینے میں اپنے آپ کو دیکھنے کی. جس بندے کو اپنے آپ کو اس میگنیفائنگ گلاس میں دیکھنا آ گیا, پھر وہ خود اپنے چہرے کے عیب چن لے گا, پھر وہ ایک ایک بال کو چن دے گا, وہ ایک ایک نقص کو چن لے گا. ورنہ یاد رکھیے کہ وہ اللہ جس کی نظر ہمارے دلوں پہ ہے, کل قیامت کے دن جب وہ چنے گا ہمارے عیب تو اس وقت چیخیں نکل جائیں گی. اللہ تعالیٰ ہمیں ایمان اور تقویٰ کی روشنی اور قرآن کا مرر دے دے, جس کی روشنی میں ہم اپنے آپ کو چن چن کے اپنی خامیوں کو نکال سکیں اور اپنے آپ کو مزید نکھار سکیں. اللہ تعالیٰ تو ہماری مدد فرما. یوصیکم اللہ فی اولادکم, اللہ تعالیٰ تمہیں تمہاری اولاد کے بارے میں وصیت کرتا ہے. ایک لڑکے کا حصہ 2 لڑکیوں کے برابر ہے, اور اگر صرف لڑکیاں ہی ہوں اور 2 سے زیادہ ہوں تو انہیں مال متروکہ کا 2/3 حصہ ملے گا, اور اگر ایک ہی لڑکی ہو تو اس کے لیے آدھا ہے, اور میت کے ماں باپ میں سے ہر ایک کے لیے اس کے چھوڑے ہوئے مال کا 1/6 حصہ ہے. اگر اس میت کی اولاد ہو اور اگر اولاد نہ ہو اور ماں باپ وارث ہوتے ہوں تو اس کی عورت اس کی ماں کے لیے 1/3 حصہ ہے. ہاں اگر میت کے کئی بھائی ہوں تو پھر اس کی ماں کا 1/6 حصہ ہے. یہ حصے اس وصیت کی تکمیل کے بعد ہیں جو مرنے والا کر گیا یا قرض کی ادائیگی کے بعد, تمہارے باپ ہوں یا تمہارے بیٹے. تمہیں نہیں معلوم کن میں سے کون تمہیں نفع پہنچانے میں زیادہ قریب ہے. یہ حصے اللہ تعالیٰ کی طرف سے مقرر کردہ ہے, بے شک اللہ تعالیٰ پورے علم اور کامل حکمتوں والا ہے. وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ, تمہاری بیویاں جو کچھ چھوڑ مریں اور ان کی اولاد نہ ہو تو آدھوں آدھ تمہارا ہے, اور اگر ان کی اولاد ہو تو ان کے چھوڑے ہوئے مال میں سے تمہارے لیے 1/4 حصہ ہے. اس وصیت کی ادائیگی کے بعد جو وہ کر گئی ہوں یا قرض کے بعد اور جو ترکہ تم چھوڑ جاؤ اور اس میں ان کے لیے 1/4 ہے, اگر تمہاری اولاد نہ ہو اور اگر تمہاری اولاد ہو تو پھر انہیں تمہارے ترکے کا 8/8 حصہ ملے گا. اس وصیت کے بعد جو تم کر گئے اور قرض کی ادائیگی کے بعد, اور جن کی میراث لی جاتی ہے وہ مرد یا عورت کا لالہ ہو, یعنی اس کا باپ بیٹا نہ ہو اور اس کا ایک بھائی ہو اور ایک بہن ہو, اس کا ایک بھائی یا ایک بہن ہو تو ان دونوں میں سے ہر ایک کا 1/6 حصہ ہے, اور اگر اس سے زیادہ ہو تو 1/3 میں سب شریک ہیں. اس وصیت کے بعد جو کی جائے اور قرض کے بعد جب کہ اوروں کا نقصان نہ کیا گیا ہو, یہ مقرر کیا ہوا ہے اللہ کی طرف سے, اور اللہ تعالیٰ دانا اور بردبار ہے. تلک حدود اللہ, ہی یہ اللہ کی حدیں ہیں مقرر کی ہوئی, اور جو اللہ تعالیٰ کی اور اس کے رسول کی فرما برداری کرے گا اسے اللہ تعالیٰ جنتوں میں لے جائے گا, جن کے نیچے نہریں بہ رہی ہیں, جن میں وہ ہمیشہ رہیں گے, اور یہ بہت بڑی کامیابی ہے. اور اس کے برعکس, وَمَنْ يَعْصِ اللَّهَ وَرَسُولَهُ وَيَتَعَدَّ حُدُودَهُ, اور جو شخص اللہ تعالیٰ کی اور اس کے رسول کی نافرمانی کرے اور اس کی مقررہ حدوں سے آگے نکلے, اسے وہ جہنم میں ڈال دے گا جس میں وہ ہمیشہ رہے گا, اور ایسے لوگوں کے لیے رسوا کن عذاب ہے. یہ تھی آیت نمبر 11 سے 14, 11-14. ان کا عنوان ہے وراثت کی بانٹ, نہ تو غیر منصفانہ ہے اور نہ غیر حقیقت پسندانہ. अभी मैं जो बात बोलती हूँ ना, फिर उसको मैं अपने लफ्ज़ों में आसान भी बोलती हूँ, तो आपको अगर किसी को लफ्ज़ थोड़े मुश्किल लगा करें तो नो प्रॉब्लम, आप उसको अपने लफ्ज़ों में चेंज कर सकते हैं। क्या बात, क्या टॉपिक है इसका कि विरासत की बांट ना तो गैर मुनसिफाना है, यानी अल्लाह सुबहाना ताला ने विरासत के जो कानून बनाया उसमें किसी के ऊपर जुल्म नहीं किया, सरासर इंसाफ है। और दूसरी बात, गैर हकीकत पसंदाना नहीं, रियलिस्टिक है। दुनिया में आप देखिए कि लोगों ने जो भी माल के बारे में कानून बनाए वो किसी न किसी एक तरफ झुकाव वाले थे। मसलन अगर आप कदीम कबायली दौर में देखें तो लड़का बहुत अहमियत रखता था, क्योंकि लड़ता था, कबीले का बड़ा होता था, इसलिए विरासत में लड़की को महरूम करके हक सारा लड़के को दे दिया जाता था। इसके बरक्स आज के दौर में अगर आप देखें तो औरत का अमल दखल बढ़ा, तो आज ये दावा हो गया कि औरत लड़के और लड़की को बराबर कर दीजिए। तो आप कह सकते हैं कि पिछले दौर का असूल अगर गैर मुनसिफाना था तो आज के दौर का ये असूल कि औरत और मर्द को बराबर कर दिया जाए, ये गैर हकीकत पसंदाना है, इसलिए कि औरत की ज़रूरियात मर्द की ज़रूरियात से बहुत फ़र्क होती हैं। एक छोटी सी मिसाल से आप समझ सकते हैं, बिलफर्ज़ एक शख्स जो है उसका इंतकाल होता है, अपने पीछे एक बेटा और एक बेटी छोड़ के मरता है, और उसके पास आप समझ लीजिए कि 1 लाख रुपया था। अब मरते ही उसे 1 लाख में से इस्लाम की शरीयत की बांट क्या है कि 66,000.66 जो है वो बेटे को दे दिए जाएं, और 33,000.33 जो है वो बेटी को दे दिए जाएं। चलिए आगे चलिए, क्या होगा, कुछ अरसे के बाद उस बेटी की शादी होगी। अब जब बेटी की शादी होगी तो वारिस या वली होने के नाते उसकी शादी का जिम्मा उसकी बहन के ऊपर है। हो सकता है वो अपने उस छोड़े हुए माल में से 33,000 बहन की शादी पे लगा देता है। इसके साथ साथ वो औरत जब निकाह करके दूसरे घर जाती है तो उसका शौहर उसको हक महर में फिर 33,000 मिसालें दे देता है। अब इस औरत के साथ क्या हुआ, पहले 33 बाप से मिला, फिर हक महर में 33,000 मिला, 66 भी हो गया, और शादी में भाई की तरफ से कुछ खर्चे खराजात और जेवरात भी मिल गए। इसके बरक्स उस भाई को देखिए जिसको 66,000 मिले, 33,000 वो अपनी बहन की शादी पे लगा गया, कल अपनी शादी करता है, अपनी बीवी को 33,000 दे देता है, उसके पास क्या रहा। इस्लाम में मर्द को कवाम बनाया गया, मर्द के पास जिम्मेदारी है, औरत का तो सारा माल फिर मर्दों के हाथ में जाता है, या वो ज्वेलर्स होते हैं, या वो बुटीक वाले होते हैं, या डायर होते हैं, अपनी मर्जी से दे दें ना दे दें। अब देखिए कि औरत तो अपना माल हमेशा ही खर्च करती है अपनी तईशात पे, तो लिहाजा अल्लाह ताला ने जो कानून दिए वो तमाम बेतदालियों से पाक हैं, उसमें कभी किसी का साथ नहीं दिया गया, गलत बात नहीं कही गई। अल्लाह ताला हमें जो ज़ाब्ते देते हैं वो असल में दुनिया में ही अमन और चैन कायम करने का ज़रिया है। इसी से फिर यतीमों के हकूक, वारिसों के हकूक, ये सारा कानून विरासत है। और हैरत की बात नहीं है कि पूरा कानून विरासत सिर्फ़ इन 2-3 आयतों में समेट दिया गया, जिसको सिर्फ समझने के लिए कई किताबों की ज़रूरत है, कितनी शरह की ज़रूरत पड़ती है। आज देखिए कि विल के मामले में कितनी आपको मुख्तलिफ हदें मिलती हैं, एक तरफ ये कि आप सारा माल किसी को डोनेट कर दें, एक तरफ यह है कि आप कुछ नहीं कह के जाते तो सारा माल खुद बहुत हुकूमत को मिल जाता है, एक तरफ यह है कि किसी एक लाडले को आप अपना सारा माल देते हैं। इस्लाम ने इसकी इजाज़त नहीं दी। इस्लाम कहता है कि तुम अल्लाह के हो, तुम्हारा माल अल्लाह ने तुम्हें दुनिया में दिया, जितने दिन जहाँ खा सकते हो खा लो, पी लो, तुम्हारा है, लेकिन आज तुम्हारी आंखें बंद हुई तो ये तुम्हारा नहीं रहा। हाँ, बहुत भी इसमें तुम अपना रखना चाहोगे तो ये सिर्फ 100 में से 33 रुपये हैं, 1/3 तुम्हारा है, तुम जिसको चाहो दे दो, लेकिन याद रखो फिर किसी वारिस को नहीं देना। वसीयत की ना बेतदालियाँ इंसान को जहन्नम के करीब ले जाती हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत का खुलासा है कि एक आदमी जन्नत के बिल्कुल करीब होता है, इतने में गलत वसीयत की वजह से वो जहन्नम में दाखिल हो जाता है, और इसके बरक्स एक शख्स जहन्नम के करीब जाने वाला होता है लेकिन इतनी इंसाफ वाली वसीयत करता है, इतनी अच्छी वसीयत है कि बाज़ दफ़ा वो जन्नत की तरफ चल पड़ता है। तो लिहाजा हम सबको अल्लाह से दुआ करनी चाहिए कि हमें इन आयतों को मज़ीद तफसील से समझने की तौफीक अता फरमाए, और हमारी ज़िंदगी ऐसी ना हो कि हम ज़िंदगी भर भी किसी के हकूक़ को मारें और मरते मरते भी एक ऐसी हक तलफी कर जाएँ कि पीछे चंद लोगों को फ़ायदा देने की वजह से खुद जहन्नम का ईंधन बन जाएँ। इससे ये भी पता चलता है कि हर एक को मौत आनी है, और इससे यह भी पता चलता है कि अल्लाह ताला ने सिर्फ जिंदगी जिंदगी के कानून और जाब्ते नहीं दिए बल्कि बिस्तरे मर्ग तक की हिदायत इस्लाम ने दी। इसीलिए तो आप कहेंगे कि इस्लाम एक मुकम्मल जाब्ते हयात है। फिर आगे कुछ और माशरती बुराइयों का तस्करा है, वल्लाती यातीन अल्फाहिशत मिन निसाइकुम, तुम्हारी औरतों में से जो बेहयाई के काम करें, इन पर अपने में से 4 गवाह तलब करो। अगर वो गवाही दें तो इन औरतों को घरों में कैद रखो, यहाँ तक कि मौत इनकी उम्रें पूरी कर दे, या अल्लाह ताला इनके लिए कोई और रास्ता निकाल दे। तुम में से जो 2 अफराद ऐसा काम करें यानी जिना, इन्हें ईजा दो। अगर वो तौबा और इसलाह करें तो इनसे मुँह फेर लो। बेशक अल्लाह ताला तौबा कबूल करने वाला और रहम फरमाने वाला है। इन्नमत्तौबतुल्लाहिलल्लज़ीन नसू अभी जहाला। अल्लाह ताला सिर्फ इन्हीं लोगों की तौबा कबूल करता है जो बवजह नादानी कोई बुराई कर गुजरे, फिर जल्द इससे बास आ जाएं और तौबा करें। अल्लाह ताला भी इनकी तौबा कबूल फरमाता है, और अल्लाह ताला बड़े इल्म और हिकमत वाला है। वलैसत तौबतुलिल्लज़ीन यामलून सय्यात। इनकी तौबा नहीं जो बुराइयां करते चले जाएं, यहाँ तक कि जब इनमें से किसी एक के पास मौत आ जाए तो कह दे कि मैंने अब तौबा की, और इनकी तौबा भी कबूल नहीं जो कुफर पर ही मर जाएं। यही लोग हैं जिनके लिए हमने अलमनाक अजाब तैयार कर रखा है। ये थी आयत नंबर 15 से 18, 15 to 18। इनका उनवान क्या है, तौबा क्या है? पहले ये लिखिए, आप एक क्वेश्चन मार्क डालें, फिर उसके नीचे इसका जवाब लिखेंगे, घर का भटका दोबारा वापस आ जाए, ये है तौबा। अपने लफ्ज़ों में आप कह सकते हैं कि तौबा ये है कि एक बंदा नदामत की वजह से, शर्मिंदगी की वजह से अपने रब से दूर हुआ, उसने अपने रब को नाराज़ किया, और अब उसको एहसास हो गया कि मैंने दुरुस्त नहीं किया, और वो आके रब को कहता है कि अल्लाह मुझे माफ़ कर दे। जब हम कहते हैं तौबा इस्तग़फ़ार, तो इसका मतलब क्या होता है कि अल्लाह तू मेरे पिछले गुनाहों को माफ़ कर दे और आइंदा मुझे गुनाहों से बचा ले। हम अपनी तौबा को देखें, हम कितनी दफ़ा ऐसी तौबा करते हैं। इन आयात में तौबा का बड़ा खूबसूरत नज़रिया है। 3 किस्म के लोगों का तذکرہ है। एक वो हैं कि जो गुनाह हो जाते हैं उनसे भूल चूक के साथ, लेकिन जो ही एहसास हुआ फ़ौरन पलट आए, फ़ौरन उस बच्चे की तरह के जिसने गलत काम किया और फ़ौरन उसके बाद माँ के पास आके आंखें झुका के खड़ा हो गया और रोने लगा। माँ को उस चीज़ के ख़राब होने का गम कम होगा, उस बच्चे की मोहब्बत ज़्यादा माँ के सीने में उमड़ेगी, वो उसको फ़ौरन सीने से लगा के चिमटाएगी कि मेरे बच्चे क्यों रोता है, कोई बात नहीं मैं इसको साफ़ कर देती हूँ, कोई बात नहीं अब टूट गया आइंदा ना करना। ऐसे बंदे जो गुनाह करने के बाद फ़ौरन अपने रब की अदालत में खड़े हो जाएँ और कहें कि अल्लाह मुझे माफ़ कर दे, फिर अल्लाह भी उनको माफ़ कर देता है। लेकिन वो बच्चा एक तो काम गलत करे और ऊपर जाके अकड़े, हाँ करूँगा क्यों ना करूँ, मेरी मर्ज़ी, क्यों यहाँ रखा था, तो फिर माँ को गुस्सा आएगा। इसी तरह वो लोग जो गुनाहों के बाद उसको लॉजिक्स पेश करें, जो अपने गुनाहों को जस्टिफाई करें, गुनाह करे और ना डरे, ऐसे बंदे की पकड़ होगी। एक जुमला लिख सकें तो नोट कीजिएगा कि बंदा गुनाह करे और रब से डरे, अल्लाह ऐसे बंदे को माफ़ कर देगा। जो गुनाह करे और अकड़े, ऐसे लोगों के लिए फिर अल्लाह ताला ने अपनी पकड़ रखी है। और कुछ लोग तो मौत के फरिश्ते को देख के तौबा करने लगते हैं, और कुछ तो ऐसे बदबख्त हैं कि मौत के फरिश्ते को देख के भी उनके दिल नहीं पिघलते। पहली मिसाल फिरौन की थी और दूसरी मिसाल अबू जहल की है। हमारे लिए मामला क्या है कि अपने गुनाहों को फ़ौरन पाक करें। अगर आप गुनाह को एक धब्बे से तशबीह दे लें तो बात बहुत अच्छी समझ आती है। आप सबके सामने सफ़ेद चादरें बिछी हुई हैं, हो सकता है पढ़ते पढ़ते बेदेहानी में आपका पेन खुला रह जाए और इसके ऊपर एक स्टेन लग जाए। आप में से बाशऊर क्या होगा, कोई भी इंसान अगर मौका हो तो फ़ौरन उठ को धो उसको धोने की कोशिश करेगा, क्योंकि सफ़ेद चादरें ख़राब ना हो जाए। आप देखेंगे सिर्फ पानी में डालते ही वो चादर साफ़ हो जाएगी, और कुछ कहें कि नहीं अभी नहीं, यहाँ हम उठ नहीं सकते, इजाज़त नहीं, इस क्लास के बाद धो लूँगी। आप देखेंगे कि थोड़ी देर के बाद जब उसको धोएंगे तो फिर आप उसको पानी के साथ साबुन भी लगाना पड़ेगा। और अगर कोई गफलत के मारे चला ही जाए घर के, देखेंगे हमारी कौन सी ड्यूटी है, और फिर मैनेजमेंट वालों की जब नज़र पड़े फिर वो उसको धोएंगे तो फिर वो सिर्फ साबुन से भी नहीं जाएगी, फिर उसमें कुछ ब्लीच भी डालना पड़ेगा, और कभी कभी तो ब्लीच के साथ फिर भट्टी में पकाना भी पड़ता है। बिल्कुल यही कैफियत हमारे गुनाहों की है। जब गुनाह लगा, धब्बा है, उसको फ़ौरन धो लो, नदामत, शर्मिंदगी। आप देखिए, आप किसी इंसान का भी दिल दुखाते हैं ना, तो इंसान हो सकता है, इंसान है, कोई बड़ी बात तो नहीं है। आप देखिए बच्चे माँ को कितनी दफ़ा दिन में सताते हैं, शौहरें बीवियों को कितना सताती हैं, शौहर कितना सताते हैं, मुमकिन है, लेकिन फ़ौरन आ जाइए, یقین کریں جس کو آپ سے محبت ہے وہ دوسرا لفظ نہیں پوچھے گا. ایک دفعہ آپ کو شیطان اگر اس جنگل سے نکال دینا کہ میں چھوٹا نہ ہو جاؤں, آپ فوراً پلٹ آئیں گے. جب بندے بندوں کو فوراً معاف کر دیتے ہیں تو اللہ کی ذات تو 70 مئو سے پیار کرنے والی, وہ الغفور کے ساتھ ساتھ الغفار بھی ہے, وہ الشکور بھی ہے, وہ کیوں معاف نہیں کرے گا؟ لیکن اگر ہم اپنے گناہوں کو خود معاف نہیں کریں گے تو پھر اللہ زندگی میں مشکلات لاتا ہے, پھر اس طرح موت کی سختیوں پہ ان گناہوں کو دھوتا ہے. کچھ گناہ جو ہیں وہ قبر کے عذاب سے دھلتے ہیں, کچھ گناہ جو ہیں وہ میدان محشر کی سختیوں سے دھلتے ہیں, کچھ پھر پل صراط پہ اور کچھ جہنم میں ڈال کے. اس موضوع پہ ہمارا ایک لیکچر بہت دفعہ ریپیٹ ہوا ہے الحمدللہ, کہ گناہوں کے مراحل یعنی پیوریفیکیشن آف سول میں الحمدللہ اس پہ بہت ڈیٹیل سے بات ہوئی ہے کہ اپنے داغ خود ہی دھو لو, اپنے زخموں کی پس خود ہی نکال لو, ورنہ کل جب رب نے نکال لی تو پکڑے جاؤ گے. خاص طور پہ یہاں جو بات ہو رہی ہے ان آیتوں کے تناظر سے, وہ زنا, اڈلٹری اور فورنیکیشن اور لیسبینز اور اسی کے ساتھ ساتھ ہومو سیکشویلٹی کی بات ہے. ان آیات میں زنا کی وہ ساری قسمیں جمع کر دی گئیں جو آج کے دور میں آپ کو کھلے عام دکھیں گی. کبھی مرد مرد سے زنا کرتا ہے, کبھی عورت عورت سے زنا کرتی ہے, کبھی عورت مرد سے کرتا ہے, کبھی شوہر اپنی بیوی کے ساتھ قوم لوطیت کرتا ہے. ان سارے گناہوں کی بات کرنے کے بعد توبہ کی بات دلا دی کہ جب انسان کو احساس ہو جائے کہ میں نے جو کام کیا اصل میں میں نے درست نہیں کیا, تو اللہ تعالیٰ بھی اس کو معاف کر دیتا ہے. ان مسائل پہ زیادہ بات سورت نور میں جا کے ہوگی. یہاں خاص طور پہ ان آیتوں کا ٹاپک توبہ تھا. آگے دیکھتے ہیں. یا ایھا الذین آمنوا لا یحل لکم, اے ایمان والو تمہیں حلال نہیں کہ زبردستی عورتوں کو ورثے میں لے بیٹھو, انہیں اس لیے روک نہ رکھو کہ جو تم نے ان کو دیا ہے اس میں سے کچھ لے لو. ہاں یہ اور بات ہے کہ وہ کوئی کھلی برائی اور بے حیائی کریں. ان کے ساتھ اچھے طریقے سے بودوباش رکھو یعنی گزاران کرو, ان کے ساتھ اچھے طریقے سے گزارا کرو. گو تم انہیں ناپسند کرو لیکن بہت ممکن ہے کہ جب تم کسی چیز کو برا جانو اور اللہ تعالیٰ اس میں بہت بھلائی رکھ دے. وَإِنْ أَرَدْتُمْ اسْتِبْدَالَ زَوْجٍ مَّكَانَ زَوْجٍ, اگر تم ایک بیوی کی جگہ دوسری بیوی کرنا ہی چاہو اور ان میں سے کسی کو تم نے خزانے کا خزانہ دے رکھا ہو تو بھی اس میں سے کچھ نہ لو. کیا تم اسے ناحق اور کھلا گناہ ہوتے ہوئے بھی لوگے؟ تم اسے کیسے لوگے حالانکہ تم ایک دوسرے سے مل چکے ہو اور ان عورتوں سے تم نے مضبوط عہد و پیمان لے رکھا ہے, اور ان عورتوں سے نکاح نہ کرو جن سے تمہارے باپوں نے نکاح کیا, ہاں مگر جو ہو چکا. یہ بے حیائی کا کام ہے اور بغض کا سبب بھی ہے اور بڑی بری راہ ہے. یہ تھی آیت نمبر 19 سے 22, 19 to 22. ان کا عنوان ہے ماضی کی تلخیوں کو بھلا کر نئی زندگی شروع کرو. بہت ہی خوبصورت آیتیں ہیں. شروع میں تو بات تھی مرنے والے کی بیوی کو وارث بنانے کی. دور جاہلیت کا ایک دستور تھا کہ جب کوئی مر جاتا تو جس طرح اس کا مال دوسرے لوگ آپس میں بانٹ لیتے اور جس کا دل چاہتا وہ وارث بن جاتا, اسی طرح اس مرنے والے کی بیوی کے اوپر ایک کپڑا ڈال دیتے. وہ جس کا کپڑا ڈل جاتا وہ اس کو اس کا وارث سمجھا جاتا. اب وہ اس کے نفع نقصان کا مالک ہوتا, وہ اس سے شادی کرے, وہ اس کو شادی سے روکے, کوئی بھی معاملہ کرے وہ ایسے ہی کرتا. بعض دفعہ ایسا کام کرنے والا مرنے والے کا اپنا بیٹا بھی ہوتا تھا, اور لہٰذا لوگ جو تھے پھر وہ اپنی سوتیلی ماؤں سے بھی شادی کر لیتے تھے. ایسے لوگوں کو اللہ تعالیٰ نے ان آیتوں میں منع کیا کہ دیکھو مال ایک بے حس اور محکوم چیز ہے, جبکہ عورت ایک جذبات رکھنے والی اور ایک زندہ اور آزاد ہستی ہے. وہ معاشرے جو اسلام آنے کے باوجود بھی عورت کو ایک بے اختیار چیز کی طرح, ایک پوٹلی کی طرح ادھر سے اٹھا کے ادھر اور ادھر سے اٹھا کے ادھر رکھنے لگتے ہیں, وہ ظلم کرتے ہیں. آج وہ عورت نہ بول سکے لیکن کل اس کا رب بولے گا اس کی طرف سے. آج وہ عورت بولے گی تو کم حق لے گی, لیکن کل جب رب ان کی طرف سے بولے گا تو تم ہو سکتا ہے کہ ساری زندگی کی نیکیاں دے کے بھی اس کا کفارہ نہ ادا کر سکو. لہٰذا انسانی جذبات کی قدر کرو. یہ نہیں کہ انسان کو تم مادہ سمجھ لو اور اس طرح کی چیزیں لے کے آؤ. پھر اس کے بعد دوسرا اصول بڑا ہی خوبصورت تھا اس میں, شوہر اور بیوی کے معاملے میں. بعض دفعہ جب زندگی میں ایک دوسرے سے واسطہ پڑتا ہے تو کبھی کبھی ایسا بھی ہو جاتا ہے کہ ایک دوسرے کی کوئی بات اچھی نہیں لگتی, اور ہم میں سے ہر انسان انسان ہے, اور انسان کا مطلب ہی کیا ہے کہ وہ خامیوں اور خوبیوں کا مجموعہ ہے. اگر کوئی یہ کہہ دے کہ میرے اندر ہر خوبی ہے और दूसरे के अंदर हर कोताही है, तो दुनिया में इससे बड़ा फिर शायद झूठ कोई नहीं होगा शिर्क के बाद। लिहाजा शोहर और बीवी के मामले में कामयाब रवैया क्या है कि दूसरे की खूबियों पे निगाह रखी जाए और अपनी खामियों पे निगाह रखी जाए। कभी किसी की बात पसंद ना आए तो फौरन सोच लो कि मेरी भी तो कितनी ही बातें हैं जो उसको पसंद नहीं आती होंगी, और इस बात को अल्लाह की मिसाल से समझा जा सकता है। हम अल्लाह सुबहान तआला से क्या कुछ नहीं लेते, इसके बदले में हमारे रवैये क्या होते हैं। तो क्या मेरा रब जो मुझे मेरे गुनाहों के बावजूद दे रहा है, तो क्या मैं किसी को बर्दाश्त नहीं करूँगी? क्या मेरा मामला इंसानों के साथ ऐसा होगा? देखा जाए तो ये मामला यहाँ शौहर और बीवी का है, लेकिन हकीकत में हर इंसान का दूसरे के साथ यही मामला है। खुशगवार दिलों में कभी कभी रंजिशें भी आने लगती हैं, मोहब्बत भरे दिलों में बुग़्ज़ और हसद भी आने लगता है, कभी कभी दिलों में मैल भी आने लगता है। कोई बात नहीं, इंसान है, बस इस मैल को धो दो। चलते चलते पाँव पे मट्टी पड़ती है, बस आगे जाएंगे मट्टी झड़ जाएगी, उसको धो लो। रंजिशों को दिलों में लेके ना बैठो, ये दिल अल्लाह की मोहब्बत का मुकाम है। और जिस दिल में इंसानों के बारे में गलत फहमलियाँ आने लगती हैं, और अपने करीब रहने वालों के साथ जब इंसान ऐसे मामलात रखता है, तो याद रखिए वहाँ से अल्लाह का नूर छिन जाता है, फिर अल्लाह की रहमत से इंसान छिन जाता है, फिर नमाज़ पढ़ के भी इंसान का दिल अल्लाह से नहीं जुड़ता, फिर कुरान पढ़ के भी दिल नहीं खुलता। अगर हम चाहते हैं कि हमारे दिल खुल जाएँ इस कुरान के सफ़र में, तो यहाँ बैठे बैठे एक नीयत कीजिए कि मैंने हर एक को माफ़ किया जिसने मुझे दुखाया और जिसको मैंने दुखाया, ए अल्लाह वो मुझे माफ़ कर दे। दुआएं मांगे, जिनको जिनको आपने दुखाया उनके लिए आप दुआ करें, और जिन्होंने आपको दुखाया उनके लिए आप अल्लाह से दुआ करें। बंदे मोमिन का दिल शीशे की तरह होता है, यहाँ कितना खूबसूरत असूल है, जो हो चुका हो चुका, इल्ला मा कद सलफ, हो गया, मट्टी डालो, जो था ख़त्म हो गई बात। अब तुम्हें बीवी पसंद नहीं रही, उसकी कोई अच्छी बात देख लो। चलो अब छोड़ चुके हो तो अब अगली बीवी मिल जाएगी, तो फिर उसके साथ निभा करो, लेकिन दिल तो साफ रखो। और ये असूल हैं वो जो ज़िंदगी के अंदर खुशियाँ लाते हैं। और ऐसे ही लोग फिर बाज़ दफ़ा क्या करने लगते हैं कि अच्छे दिनों की यादें भी छीनने लगते हैं। शौहर बीवी का ताल्लुक अच्छा होता है तो खूब देते हैं, बाज़ दफ़ा वो भी देने लगते हैं जो नहीं देना होता, और जब ताल्लुक ख़राब हुआ तो फिर कहते हैं वो भी दो, शादी पे जो जोड़े दिए थे वो भी दो, और जो जेवरात थे वो भी दो, और वो जो तुम्हारी माँ को चीज़ मिली थी वो भी दो। ये जुल्म है, अल्लाह ताला इंसान को आला ज़र्फ़ बनाना चाहता है। अल्लाह ताला तो कभी नहीं कहता कि तुमने कुफ़र किया है, वापस करो मेरी नेमतें, वापस करो जो मेरा पानी पी चुके हो, मेरी हवा वापस करो। तो इंसान इंसानों के साथ ऐसा मामला क्यों करता है? अल्लाह ताला हमें यही सिखाना चाहता है कि देखो, इस दुनिया में तुम अलग नहीं रह सकते, इंसानी ज़िंदगी जो है अलग थलग नहीं रहती, साथ रहोगे लेकिन तबीयतें फ़र्क हैं, इसी तरह बर्दाश्त करो। शिकायतों के अंदर अपने आप को खुशगवार रखो। आपके घर पुरसकून हो सकते हैं अगर आपने इस असूल पे अमल किया, आपके इदारे पुरसकून हो सकते हैं अगर आपने लोगों के साथ इस तरह तआवुन किया, आपका मुल्क, आपकी हुकूमत पुरसकून हो सकती है अगर आवाम और रियाया का ताल्लुक इस बुनियाद पर आ जाए, हमारे दीनी इदारों में सुकून हो सकता है अगर इसी असूल को अपना लें। और वो क्या कि मैंने जिससे कोई बात दिल में महसूस की है, कोई बात नहीं, वो भी इंसान है, हो सकता है बात का रुख दूसरा ही हो, और कई दफ़ा देखा गया है कि हम तो कसूर दूसरों का समझते रहे और कसूर अपना निकल आया। अल्लाह हमें हमारी तरफ देखने वाला बना दे। यहाँ पे पारे को ख़त्म करूँगी इसलिए कि जो आखिरी आयतें हैं उनका ताल्लुक और उनका टॉपिक अगली आयतों से है। अल्लाह ताला से दुआ है कि हमें इस पारे की तमाम अच्छी बातों पे अमल करने की तौफीक दे, और जिन बातों से रुकने का हुक्म दिया अल्लाह ताला हमें उससे रुकने वाला बना दे, और ऐसा ना हो कि हम पढ़ के भी अनपढ़ों वाला रवैया अख्तियार करें। सुबहान रब्बी का रब्बिल इज़्ज़ति अम्मा यसिफ़ून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।